बयान नंबर 31, कुर्ब हकीकी का बयान। हम्द बारी ताला। सब खूबियाँ अल्लाह अज़्ज़वजल के लिए हैं, जिसने दिलों के कुफल ताले खुशियों में सर्रत की चाबियों से खोले और सुबह के वक़्त चलने वाली हवा के आरास्ता परास्ता खुशगवार झोंकों से दिलों को ज़िंदगी और रूहों को राहत अता फरमाई। अपने औलिया इकराम रहमतुल्लाह ताला अलैहिम अजमईन के दिलों के बाग अपने जुदो करम और नेमतों के बादल से सैराब किए तो उसकी अजीम अताएँ फैल कर आम हो गईं और तमजीद के बुलबुलों को तौहीद की टहनियों पर छोड़ दिया। अब वो सुबह शाम अपने महमूद का शुक्र बजा लाते हुए उसकी हमद सना में मशगूल हैं। उनके दिलों की कलियों को उनके पाकीज़ा जिक्र के साथ मुअत्तर फरमाया तो उनकी खुशबुएं खूब फैल गईं। उन्हें अपनी बारगाह कुर्ब में रात के खेमे तले जमा किया और अपनी मोहब्बत का साफ और शफाफ जाम पिलाकर सखावत के प्यालों से सराब किया। जब दरख्तों के पत्तों ने तालियां बजाएं, बाद नसीम ने अशार में जवानी के दिनों का तज़किरा किया और हजारहां दास्तान ने अपनी नरम और नाजक सुरीली आवाज़ में गीत गाए, तो हर आशिक सादिक अपने पुराने वादे का मुश्ताक होकर बेकरार हो गया। उनमें कुछ ऐसे भी थे जो मदहोश होने के बाद होश में आ गए और कुछ ऐसे भी थे जिन्होंने अपने निशानात को ही ख़त्म कर दिया। बाद झूमते और लड़खड़ाते हुए हैरानों सरगर्दां फिरने लगे। बाद ने इश्क इलाही अज़्ज़ा वजल को छुपाया, बाद जाहिर हो गया। किसी ने आजज़ इनकसारी और खशु खजु का लिबास पहन लिया, जबकि बाद आवारा होकर रसुवा हो गया और लिबास शोहरत पहन लिया, यानी ऐसा लिबास जिससे बंदा नेक जाहिर हो। बहरहाल ये सब शहरी की खलवतों में फटे पुराने कपड़ों की थलियां बिखेर डालते और मोहब्बत इलाही अज़्ज़ा वजल में पर्दों को चाक कर देते तो मालिके दो जहां खालिके इंसो जहां अल्लाह रब्बुल आलमीन अज़्ज़ा वजल ने उन पर रहम फरमाते हुए उन्हें मुआफ़ कर दिया और इरशाद फरमाया, तर्जमा, तुम पर कुछ गुनाह नहीं। सूरह बकरा। सियाह फाम गुलाम। हज़रत सैयदना अब्दुल्ला बिन मुबारक रहमतुल्लाह ताला अलैह बयान फरमाते हैं कि एक साल मैं हज के इरादे से निकला। जब मैं मक्का मुकर्मा पहुंचा तो देखा कि लोग शहर से बाहर नमाज इस्तिस्का के लिए जा रहे हैं। मैं भी 3 दिन उनके साथ जाता रहा, मगर बारिश न हुई। मैं उन्हें इसी हालत में छोड़कर हजरे असवद के पास चला आया। अचानक मैंने सब्ज लिबादे में मलबूस एक जर्द चेहरा वाला सियाफाम शख्स देखा। उस पर 2 चादरें थीं, एक तहमत के तौर पर और दूसरी जिस्म पर लपेटी हुई थी। वो इस कदर रोया कि आंसुओं से उसके कपड़े भीग गए, मगर आसमान की तरफ मुंह उठाकर कहने लगा गुनाहों और ऐबों की कसरत की वजह से चेहरे रुसवा हो गए हैं। ऐ मेरे मालिक अज़्ज़ वजल, नाफरमानियों की कसरत की वजह से तेरे बंदों से बारिश रोक दी गई है। तेरी मखलूक कहत से हलाक हो रही है और भूख में मुबतला है और तू सब कुछ जानने वाला है। बच्चे मुस्तरिब परेशान हैं, मवेशी हलाक हो रहे हैं। मैं तुझे तेरे महबूब सल्लल्लाहु ताला अलैहि वसल्लम की इज्जत व जहत के वसीले से कसम देता हूँ कि इसी लम्हे बादल से सराब फरमा दे। मैं तेरी बारगाह में तेरा ही वसीला पेश करता हूँ और तुझ पर ही मेरा एतमाद व भरोसा है। लिहाजा अपनी बारगाह में हाजिर होने वालों के गुनाह मुआफ़ फरमा दे और उनके जुर्मों का मुआखज़ा ना फरमा। ऐ मेरे मालिक को मौला अज़्ज़ वजल, इसी वक्त बारिश नाजल फरमा दे। हज़रत सैयदना अब्दुल्ला बिन मुबारक रहमतुल्लाहि ताला अलैह बयान फरमाते हैं कि अभी उसकी दुआ मुकम्मल ना हुई थी कि बादल छा गए और हर तरफ मौसलाधार बारिश होने लगी। मैं बैठ कर रोता रहा, यहाँ तक कि जब वो शख्स हजरे असवद से दूर जाने लगा तो मैं भी उसके पीछे हो लिया और उसके ठिकाने को पहचान लिया। मैं उसकी क़यामगाह का दरवाज़ा देखकर अपने घर लौट आया, लेकिन सारी रात मुझे नींद ना आई। जब सुबह हुई तो मुँह अंधेरे ही में मैंने नमाज फजर अदा कर ली और उस मकाम पर पहुँच गया। अंदर दाखिल हुआ तो एक खूबसूरत नौजवान से मुलाकात हुई। मैंने उसे सलाम किया, उसने सलाम का जवाब दिया और मुझसे पूछा, ए अबू अब्दुर्रहमान, क्या किसी काम से आए हो? मैंने कहा, हाँ, मैं एक ग़ुलाम ख़रीदना चाहता हूँ। उसने कहा, मेरे पास 10 ग़ुलाम हैं, उनमें से जो आपको पसंद आए ले जाएं। फिर उसने एक मोटे से ग़ुलाम को बुलाकर उसके औसाफ बयान किए। मैंने कहा, मुझे इसकी ज़रूरत नहीं। फिर उसने एक एक करके 10 ग़ुलाम मेरे सामने पेश कर दिए, लेकिन मैंने यही कहा कि मुझे इनमें से किसी की ज़रूरत नहीं। अब वो बोला, मेरे पास एक जर्द रंग के लागर बदन सियाह फाम ग़ुलाम के सिवा कोई भी बाकी नहीं बचा, लेकिन उसकी हालत यह है कि अगर लोग हंसते हैं तो वो रोने लगता है, और अगर लोग अपने कामों में मसरूफ़ होते हैं तो वो नमाज पढ़ने लगता है, सारी रात नहीं सोता। हाँ, बादुकात हसरत और आस से किसी को पुकारता रहता है, अपनी कमज़ोरी की ज़्यादती की वजह से किसी की खिदमत के काबिल नहीं है। इसके बावजूद मेरा दिल उसको पसंद करता है और उसे देखकर मैं बरकत हासिल करता हूँ। फिर उसने मैमून को आवाज़ दी। जब वो ग़ुलाम बाहर आया तो मैंने उससे देखकर पहचान लिया कि यही वही शख्स है। मैंने कहा, मैं यही ग़ुलाम ख़रीदना चाहता हूँ। वो नौजवान बोला, मैं तो इसको बेचने की कोई वजह नहीं पाता। मैंने पूछा, तुम इसे क्यों नहीं बेचना चाहते? वो नौजवान बोला, मैं इससे मानूस हो गया हूँ और इसको देखकर बरकत हासिल करता हूँ, उसके साथ साथ मुझे इस पर कुछ खर्च भी नहीं करना पड़ता। अल्लाह अज़्ज़ा वजल की कसम, ये मेरे पास चिराग की रस्सी को बटकर और खजूर के पत्तों से कुछ बनाकर उसके इवज ही कुछ खाता है और इसके बगैर खाना भी नहीं खाता। सारा दिन निसफ दांक यानी दिरहम के छठे हिस्से के बदले काम करता है। अगर कोई चीज़ बिक जाए तो खाना खा लेता है, वरना भूखा ही रात बसर करता है। मेरे दूसरे ग़ुलामों ने मुझे बताया है कि ये सारी रात इबादत करता है। ये सुनकर मैंने कहा, अल्लाह अज़्ज़ा वजल की कसम, अगर तुमने ये ग़ुलाम मुझे ना बेचा तो मैं हज़रत सैयदना सुफियान सौरी और हज़रत सैयदना फ़ुज़ैल बिन अय्याज़ रहमतुल्लाहि तआला अलैह को साथ ले आऊँगा। तो वो बोला, अगर ऐसा है तो मैं आपकी ज़रूरत पूरी करता हूँ। चुनाचा वो ग़ुलाम मैंने उससे ख़रीद लिया। फिर उसका हाथ पकड़ कर रास्ते पर चलने लगा। रास्ते में वो मेरी जानब मुतवज्जो होकर कहने लगा, ऐ मेरे आका। मैंने कहा, लब्बैक। तो वो बोला, आप लब्बैक ना कहें, कि ग़ुलाम इस बात का ज़्यादा हकदार है कि लब्बैक कहे। फिर कहने लगा, मैं अल्लाह अज़्ज़ा वजल की कसम देकर आपसे पूछता हूँ कि ये तो बताएं कि आपने मुझ जैसे कमज़ोर नातवां ग़ुलाम को क्यों ख़रीदा, हालांकि मेरे मालिक ने मुझसे ज़्यादा उम्दा ग़ुलाम आपके सामने पेश किए थे और मैं तो किसी की खिदमत करने से भी कासिर हूँ। मैंने उसे कहा, अल्लाह अज़्ज़ा वजल की कसम, मैं तेरा खादिम बन कर रहूँगा और तुझसे अपना कोई काम नहीं लूँगा। तो वो बोला, अल्लाह अज़्ज़ा वजल के नाम पर आप मुझे बताएं कि आपने मुझे किस वजह से ख़रीदा। तो मैंने उसको गुज़िश्ता वाक़या बता दिया। उस पर वो कहने लगा, यकीनन आप अल्लाह अज़्ज़ा वजल के नेक बंदे हैं, क्योंकि अल्लाह अज़्ज़ा वजल की मखलूक में सतूद सिफ़ात के मालिक औलिया इकराम रहमतुल्लाहि तआला मौजूद हैं और वो उनका मकाम व मरतबा अपने बंदों में से उन्हीं पर जाहिर फरमाता है जिन्हें वो पसंद फरमा ले। हज़रत सैयदना अब्दुल्ला बिन मुबारक रहमतुल्लाहि तआला अलैह बयान फरमाते हैं, पैदल चलते चलते हमारा गुजर एक मस्जिद के पास से हुआ तो उस ग़ुलाम ने मुझसे कहा, اے میرے آقا، اگر آپ کی اجازت ہو تو اس مسجد میں دو رکعت نماز ادا کر لوں۔ میں نے کہا، ابھی تو ہم حضرت سیدنا فضیل بن عیاض رحمت اللہ تعالیٰ علیہ کے گھر جا رہے ہیں، وہاں جا کر جتنی چاہیں رکعتیں پڑھ لینا۔ وہ بولا، مجھے کیا معلوم کہ میں ان کے گھر پہنچنے تک زندہ بھی رہوں گا یا نہیں، جبکہ شہنشاہ بنی آدم صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمانے عالی شان ہے، جس کے لیے بھلائی کا دروازہ کھولا جائے تو اسے چاہیے کہ بھلائی کا کام مکمل کرے، کیونکہ وہ نہیں جانتا کہ کب دروازہ بند ہو جائے۔ حضرت سیدنا عبداللہ بن مبارک رحمت اللہ تعالی علیہ فرماتے ہیں کہ ہم مسجد میں داخل ہو گئے اور دونوں نے نماز ادا کی، لیکن اس کی نماز طویل ہو گئی۔ میں اس کا انتظار کرنے لگا، جب اس نے سلام پھیرا تو کہنے لگا، اے میرے آقا، میری موت کا وقت قریب آ چکا ہے۔ اے میرے آقا، میرے اور پروردگار عز و جل کے درمیان بڑا عمدہ معاملہ ہے، جس کو آپ ملاحظہ فرما چکے ہیں، اور اب آپ دوسروں کو بھی بتائیں گے، اور میں نہیں چاہتا کہ میرا راز کسی پر ظاہر ہو۔ پھر وہ سجدے میں گر کر مسلسل رونے اور کلمہ شہادت پڑھنے لگا، یہاں تک کہ اس کے جسم کی حرکت رک گئی۔ میں نے اسے حرکت دی تو وہ، یعنی اس کی روح، کف سے انسری سے پرواز کر چکی تھی۔ حضرت سیدنا عبداللہ بن مبارک رحمت اللہ تعالیٰ علیہ فرماتے ہیں، میں اس کو وہیں چھوڑ کر حضرت سیدنا فضیل اور حضرت سیدنا سفیان رحمت اللہ تعالیٰ علیہ کو بلا لایا۔ ہم نے مل کر اس کی تجزیہ و تکفین کی۔ اس کے بعد میں گھر آیا تو میرے دل میں ایک آگ سی لگی ہوئی تھی۔ جب رات ہوئی تو میں اپنے اراد و وظائف سے فارغ ہو کر سو گیا۔ خواب میں اچانک وہی غلام میمون رشیم کے دو شملوں میں ملبوس میرے پاس آیا۔ وہ مسکرا رہا تھا اور اس کے ہاتھ میں کوئی چیز تھی۔ مجھے سلام کر کے کہنے لگا، اے میرے آقا، جب میں تمام آقاؤں کے آقا عز و جل کی بارگاہ میں حاضر ہوا تو میں نے کھل کر اپنا حال بیان کیا، اور یہ بھی عرض کیا کہ آپ نے بغیر کسی نفع و خدمت کے مجھے خریدا۔ تو میرے پروردگار عز و جل نے ارشاد فرمایا، اے میمون، میں پوشیدہ و مخفی باتوں کو جانتا ہوں اور دلوں میں چھپی باتوں سے بھی باخبر ہوں۔ عبداللہ بن مبارک نے محض میری رضا کی خاطر تجھے خریدا تھا، لہذا میں نے تیرے سبب اور میری بارگاہ میں تیرے مقام و مرتبے کی وجہ سے اسے جہنم کی آگ سے آزاد کر دیا ہے۔ پھر غلام نے کہا، اے میرے آقا، آپ نے میری جو قیمت ادا کی تھی یہ لے۔ حضرت سیدنا عبداللہ بن مبارک رحمت اللہ تعالیٰ علیہ فرماتے ہیں، میں رونے لگا اور جب بیدار ہوا تو دیکھا کہ وہ درہم میرے ہاتھ میں ہیں۔ اللہ عز و جل کی قسم، جب بھی مجھے محمود کی یاد آتی ہے تو اس کی جدائی پر رونے لگتا ہوں۔ چٹان سے چشمہ بہ نکلا۔ حضرت سیدنا مالک بن دینار رحمت اللہ تعالیٰ علیہ فرماتے ہیں کہ ایک سفر کے دوران مجھے سخت پیاس لگی تو میں پانی کی تلاش میں اپنے راستے سے ہٹ کر ایک وادی کی جانب چل پڑا۔ اچانک میں نے ایک خوفناک آواز سنی۔ میں نے سوچا شاید یہ کوئی درندہ ہے جو میری طرف آ رہا ہے۔ چنانچہ میں بھاگنے ہی والا تھا کہ پہاڑوں سے کسی پکارنے والے نے مجھے پکار کر کہا، اے انسان، ایسا کوئی معاملہ نہیں جس طرح تم سمجھ رہے ہو، یہ تو اللہ عز و جل کا ایک ولی ہے۔ جس نے شدت حسرت سے ایک لمبی سانس لی تو اس کی آواز بلند ہو گئی۔ جب میں اپنے راستے کی جانب واپس مڑا تو ایک نوجوان کو عبادت میں مشغول پایا۔ میں نے اسے سلام کیا اور اپنی پیاس کا بتایا تو اس نے کہا، اے مالک، اتنی بڑی سلطنت میں تجھے پانی کا ایک قطرہ بھی نہیں ملا۔ پھر وہ چٹان کی طرف گیا اور پاؤں کی ٹھوکر مار کر کہا، اس ذات کی قدرت سے ہمیں پانی سے سراب کر جو پوسیدہ ہڈیوں کو بھی زندہ فرمانے پر قادر ہے. اچانک چٹان سے پانی ایسے بہنے لگا جیسے چشمے سے بہتا ہے. میں نے جی بھر کر پینے کے بعد عرض کی, مجھے ایسی چیز کی نصیحت فرمائیں جس سے مجھے نفع ہوتا رہے. تو اس نے نصیحت کرتے ہوئے فرمایا, تنہائی میں اللہ عز و جل کی عبادت میں مشغول ہو جائیں, وہ آپ کو جنگلات میں پانی سے سراب کر دے گا. اتنا کہہ کر وہ اپنے راستے پر چلا گیا. فنا فی اللہ. نوجوان. ایک بزرگ فرماتے ہیں کہ میں نے ایک نوجوان کو آبادی اور لوگوں سے الگ تھلگ تنہا جنگل میں مصروف عبادت دیکھا. میرے سلام کرنے پر اس نے جواب دیا, تو میں نے کہا, اے نوجوان, تم ایسی ویران جگہ میں ہو جہاں تمہارا کوئی مددگار ہے نہ رفیق. اس نے کہا, کیوں نہیں, میرے رب عز و جل کی قسم میرا مددگار بھی ہے اور رفیق بھی. میں نے پوچھا, کہاں ہے؟ جواب دیا, وہ اپنی عزت کے ساتھ میرے اوپر, علم و حکمت سے میرے ساتھ, ہدایت کے ساتھ میرے سامنے, اور نعمت و عظمت کے ساتھ میرے دائیں بائیں ہے. جب میں نے یہ کلام سنا تو عرض کی کہ آپ مجھے اپنی صحبت اختیار کرنے کی اجازت دیں گے؟ تو وہ کہنے لگا, آپ کی رفاقت مجھے عبادت سے غافل کر دے گی اور میں اس کو پسند نہیں کرتا. مشرق سے مغرب تک کا بادشاہ میرے لیے کافی ہے. میں نے پھر پوچھا, آپ کو یہاں وحشت محسوس نہیں ہوتی؟ اس نے جواب دیا, جس کا حبیب و انیس اللہ عز و جل ہو اسے کیوں کر وحشت ہوگی. میں نے مزید پوچھا, کھانا کہاں سے کھاتے ہیں؟ جواب دیا, جب میں چھوٹا تھا تو اس نے اپنے لطف و کرم سے ماں کے تاریخ پیٹ میں مجھے غذا دی, اور اب جب کہ میں بڑا ہو گیا ہوں تو کیا وہ میری کفالت نہیں فرمائے گا؟ میرے لیے اس کے پاس مقررہ رزق ہے اور اس کا وقت بھی لکھا ہوا ہے. پھر میں نے اسے دعا کی درخواست کی تو اس نے مجھے یوں دعا دی, اللہ عز و جل آپ کی آنکھوں کو اپنی نافرمانی سے محفوظ فرمائے, آپ کے دل کو اپنے خوف سے بھر دے, اور آپ کو ان لوگوں سے نہ بنائے اور آپ کو ان لوگوں سے نہ بنائے جو اس کے غیر میں مشغول ہو کر عبادت سے غافل ہو جاتے ہیں. اس کے بعد جب وہ جانے کے لیے کھڑا ہوا تو میں نے اس کے قریب جا کر عرض کی, پھر کب آپ سے ملاقات ہوگی؟ تو وہ مسکرا کر کہنے لگا, آج کے بعد دنیا میں تو آپ سے ملاقات نہ ہوگی, اور بروز قیامت جب سب لوگ جمع ہوں گے تو اگر آپ مجھ سے ملنا چاہیں تو دیدار الہی عز و جل کرنے والوں میں مجھے تلاش کیجئے گا. میں نے پوچھا, آپ کو یہ کیسے معلوم ہو گیا؟ جواب دیا, اس کی عزت کی قسم اسی کے سبب معلوم ہوا, کیونکہ میں نے اپنی آنکھ کو محرمات سے بچا کر رکھا, اپنے نفس کو خواہشات کے حصول سے باز رکھا, اور تاریک راتوں میں اس کی عبادت کے لیے تنہائی اختیار کی, لہٰذا اس کے بدلے وہ مجھے اپنا دیدار کرائے گا. پھر وہ غائب ہو گیا. اس کے بعد کبھی بھی اس سے ملاقات نہ ہوئی. اللہ عز و جل کی ان پر رحمت ہو اور ان کے صدقے ہماری مغفرت ہو. آمین. بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم. ہمیشہ دیدار الہی عز و جل کرنے والا لڑکا. حضرت سیدنا ابراہیم خواص رحمت اللہ تعالی علیہ فرماتے ہیں کہ ایک دفعہ میں شدید گرمی والے سال حج کے ارادے سے نکلا. ایک دن جب ہم حجاز مقدس میں تھے, میں قافلے سے بچھڑ گیا اور مجھے ہلکی سی نیند آنے لگی. مجھے اتنا ہی علم تھا کہ میں جنگل میں تنہا ہوں. اچانک ایک شخص میرے سامنے ظاہر ہوا. میں جلدی سے اسے جا ملا. وہ ایک کم سن لڑکا تھا جس کا چہرہ چودھویں کے چاند یا دوپہر کے سورج کی طرح چمک رہا تھا. اس پر خوشحالی اور رہنمائی کے آثار نمایاں تھے. میں نے اسے سلام کیا تو اس نے یوں جواب دیا, وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ یا ابراہیم, مجھے اس سے بڑا تعجب ہوا. میں نے پوچھا تم مجھے کیسے پہچانتے ہو حالانکہ اس سے پہلے تم نے مجھے کبھی نہیں دیکھا. تو وہ کہنے لگا اے ابراہیم جب سے مجھے معرفت نصیب ہوئی ہے تب سے میں ناواقف نہ رہا اور جب سے مجھے اللہ عزوجل کے وصال کی دولت ملی ہے تب سے میں جدائی سے نہ آزمایا گیا. میں نے پوچھا اتنی شدید گرمی والے سال اس جنگل میں کیسے آ گئے ہو؟ تو اس نے جواب دیا اے ابراہیم میں نے اللہ عزوجل کے علاوہ کبھی کسی سے محبت نہ کی, نہ اس کے غیر سے کبھی ملاقات کی ہے, اور مکمل طور پر اسی کی طرف متوجہ رہتا ہوں اور اس کا بندہ ہونے کا اقرار کرتا ہوں. میں نے اس سے پوچھا کھاتے پیتے کہاں سے ہو؟ تو بولا میرا محبوب میری کفالت کرتا ہے. جب اس نے مجھے یہ جواب دیا تو اس کے آنسوؤں کی لڑی رخسار پر موتیوں کی طرح امڈ آئی. پھر اس نے چند اشعار پڑھے جن کا مفہوم کچھ اس طرح ہے. کون ہے جو مجھے چٹیل میدان میں جانے سے ڈرا رہا ہے؟ میں تو ضرور اس زمین سے گزر کر اپنے محبوب تک پہنچوں گا, اور میں اس پر پہلے ہی ایمان لا چکا ہوں. محبت اور شوق مجھے مضطرب کیے ہوئے ہیں, اور جو اللہ عزوجل کا محب ہو وہ کسی انسان سے نہیں ڈرتا. کہ آج آپ میری کم سنی کی وجہ سے مجھے حقیر جان رہے ہیں. میرے ساتھ جو بیتی ہے اسی کی وجہ سے مجھ پر ملامت کرنا چھوڑ دیں. اس کے بعد اس نے مجھ سے کہا اے ابراہیم کیا تم قافلے سے بچھڑ گئے ہو؟ میں نے جواب دیا جی ہاں. آپ فرماتے ہیں کہ میں نے اس کم سن لڑکے کو دیکھا کہ وہ اپنی نگاہیں آسمان کی طرف اٹھا کر کچھ پڑھنے کا ارادہ کر رہا تھا. اسی وقت مجھ پر نیند کا غلبہ ہو گیا. جب آنکھ کھلی تو میں نے اپنے آپ کو قافلے میں پایا اور مجھے میرا رفیق کہہ رہا ہے اے ابراہیم خیال رکھنا کہیں سواری سے گر نہ جاؤ. مجھے معلوم بھی نہ ہوا کہ وہ کم سن لڑکا کہاں گیا, آسمان پر چڑھ گیا یا زمین میں اتر گیا. جب میں میدان عرفات پہنچا تو حرم پاک میں داخل ہوا تو اس لڑکے کو کعبہ شریف کے پردوں سے لپٹ کر روتے ہوئے یہ مناجات کرتے دیکھا. میں کعبہ مکرمہ کے خلاف سے چمٹا ہوا ہوں, اے میرے اللہ عزوجل تو دلوں کے بھید اور پوشیدہ باتوں کو خوب جانتا ہے. میں تیری بارگاہ میں پیدل چل کر حاضر ہوا ہوں کیونکہ میں تیری محبت میں مبتلا ہوں. میں تو بچپن سے ہی تیری محبت و چاہت میں گرفتار ہو گیا تھا جس وقت مجھے محبت کا صحیح مفہوم بھی معلوم نہ تھا. اے لوگوں مجھے ملامت نہ کرو کیونکہ میں تو ابھی محبت کے اصول سیکھ رہا ہوں. اور اے میرے محبوب حقیقی عزوجل اگر میری موت کا وقت قریب آ چکا ہے تو پھر مجھے امید ہے کہ میں تیرا وصال پا کر اپنی محبت کا حصہ حاصل کر لوں گا. پھر وہ سجدے میں گر گیا. میں اس کی طرف دیکھتا رہا. جب اس کا سجدہ بہت طویل ہو گیا تو میں نے اس کو حرکت دی تو معلوم ہوا کہ اس کی روح کفسِ انصری سے پرواز کر چکی ہے. مجھے بہت افسوس ہوا. میں اپنی سواری کے جانوروں کی طرف گیا اور کفن کے لیے ایک کپڑا لیا اور غسل دینے والے کی مدد طلب کی. جب واپس اس لڑکے کے پاس پہنچا تو وہاں کوئی موجود نہ تھا. اس کے متعلق تمام حاجیوں سے پوچھا مگر مجھے کوئی ایسا شخص نہ ملا جس نے اسے زندہ یا مردہ دیکھا ہو. تو میں سمجھ گیا کہ وہ لڑکا مخلوق کی نظروں سے پوشیدہ تھا اور اسے میرے علاوہ کسی نے نہ دیکھا. میں اپنی قیام گاہ میں آ کر سو گیا. خواب میں میں نے اسے ایک بہت بڑی جماعت کے آگے دیکھا کہ اس پر خوشی کے آثار نمایاں تھے. میں نے اس سے پوچھا کیا تم میرے ساتھ نہ تھے؟ تو اس نے جواب دیا یقیناً میں آپ کے ساتھ ہی تھا. میں نے اس سے پوچھا کیا تم مر نہیں گئے تھے؟ تو اس نے جواب دیا ایسا ہی ہے. میں نے کہا मैं तुम्हें कफन देने के लिए तलाश कर रहा था ताकि तजज़िया और तकफीन के बाद तुम्हारे तदफीन अमल में लाऊं, मगर जब मैं वापस आया तो तुम मौजूद ही ना थे। तो उसने जवाब दिया, ऐ इब्राहिम, जिस ज़ात ने मुझे शहर से निकाला और अपनी मोहब्बत का शौक अता किया और मेरे घर वालों से मुझे दूर की कर दिया, उसी ने मुझे सब की नज़रों से छुपा कर कफन भी दे दिया। फिर मैंने पूछा, अल्लाह अज़्ज़ा वजल ने तुम्हारे साथ क्या मामला फरमाया? उसने जवाब दिया, मुझे मेरे अल्लाह अज़्ज़ा वजल ने अपने सामने खड़ा किया और फरमाया, तुझे क्या चाहिए? मैंने अर्ज़ की, या इलाही अज़्ज़ा वजल, तू खूब जानता है। उसने इरशाद फरमाया, तू मेरा सच्चा बंदा है, मेरे नज़दीक तेरा मकाम यह है कि मेरे और तेरे दरमियान कभी हिजाब ना होगा। फिर मज़ीद इरशाद फरमाया, और भी कुछ चाहिए? मैंने अर्ज़ की, मैं जिस बस्ती में रहता था उसके हक में मेरी शफात कबूल फरमा। इरशाद फरमाया, मैंने उस बस्ती के हक में तेरी शफात भी कबूल फरमाई। हज़रत सैयदना इब्राहिम ख्वास रहमतुल्लाह तआला फरमाते हैं कि फिर उसने मुझे इससे मुसाफा किया। इसके बाद मैं बेदार हो गया और अरकान हज अदा करने के बाद काफ़िले वालों के साथ चल पड़ा। जिससे भी मेरी मुलाकात होती वो यही कहता, आपके हाथों की पाकीज़ा खुशबू से सब लोग हैरान हैं। इस वाक़े के नाकिल का कहना है कि हज़रत सैयदना इब्राहिम ख्वास रहमतुल्लाह तआला के हाथों से मरते दम तक वो खुशबू आती रही। وصلى الله على سيدنا محمد وعلى آله وصحبه وسلم.